بسم الله الرحمن الرحيم تیرا لائن والا قرآن مجید صفحہ نمبر 62 ساٹھ اور دو 62 صفحہ نمبر 62 نیچے سے پانچویں لائن تھی پارا نمبر 3 رکوع نمبر 5 سورۃ البقرہ آغاز آیت نمبر 270 اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وما انفقتم من نفقة او نذرتم من نذر فإن اللہ یعلمه وما للظالمين من أنصار إن تبدوا الصدقات فنعما هي وإن تخفوها وتؤتوها الفقراء فهو خير لكم وإن تخفوها وتؤتوها الفقراء فهو خير لكم ويكفر عنكم من سيئاتكم والله بما تعملون خبير ليس عليك هداهم ولكن الله يهدي من يشاء وما تنفقوا من خير فلأنفسكم وما تنفقون إلا ابتغاء وجه الله وما تنفقوا من خير يوفى إليكم وأنتم لا تظلمون صدق الله أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان الرحیم نہایت رحم والا اس سے پہلے اللہ تبارک و تعالی نے اہل ایمان سے یہ خطاب فرمایا کہ اپنی کمائی میں سے یا جو اللہ نے زمین سے نکالا ہے اس میں پاکیزہ مال اللہ کے راستے میں خرچ کرو اور قرآن مجید نے دوسری جگہ فرمایا کہ لن تنالوا البر حتی تنفقوا مما تحبون اس وقت تک تم نیکی حاصل نہیں کر سکتے کہ جب تک کہ تم اپنی پسندیدہ چیز اللہ کے راستے میں خرچ نہ کرو خرچ کے بارے میں اللہ تبارک و تعالی نے یہاں کچھ اصول بیان فرمائے ہیں تو ایک بات یہ بیان فرمائی کہ خرچ اللہ کے راستے میں کرو لیکن احسان مت دکھلا دوسری بات یہ بیان فرمائی کہ کسی کو جس کو دو اس کو حقیر مت سمجھو تیسرا اصول یہ بیان فرمایا کہ جو خرچ کرنا ہو وہ اللہ کی رضا کے لیے ہو ریاکاری کے لیے نہ ہو اس کے بعد اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ دیکھیں کہ جو مال خرچ کرنا ہے یہ کیسے کرنا ہے کہ ظاہر کر کے کرنا ہے چھپا کر کرنا ہے کون سی صورت جو ہے وہ بہتر ہوگی یہ ضابطہ اللہ نے بیان فرمایا پھر اللہ تبارک و تعالی نے یہ بات بھی ارشاد فرمائی کہ جو مال خرچ کرنا ہے وہ پاکیزہ مال ہونا چاہیے پھر اس بار اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ کیا کافر کو خیرات دی جا سکتی ہے پھر اس کے بعد اللہ تبارک و تعالی نے ضابطہ بیان فرمایا کہ تمہاری امداد کے زیادہ مستحق کون ہے یہ بنیادی طور پر سات باتیں ہیں جو ان آیات کے اندر بیان کی گئی پھر اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ دیکھیے کہ ملکیت دو قسم کی कमाई के जराए मुख्तलिफ हैं, उनमें एक है माल का हासिल करना कि मेहनत से माल हासिल किया है, मजदूरी की है, तिजारत की है। ये है इख्तियारी कि इख्तियारी तौर पे तुम वो तरीका इख्तियार करो जो इसके हलाल का तरीका हो। एक मलकियत है इस्तिरारी, एक है इख्तियारी, एक है इस्तिरारी। इख्तियारी क्या है कि जो इंसान अज खुद कोशिश करे ये इख्तियारी। इस्तिरारी ये है कि इंसान की अपनी कोशिश नहीं लेकिन माल उसको मिला है जैसे विरासत है, कि विरासत का माल मिला है ये उसके इख्तियार में नहीं है। तो मतलब कि वफात हुई, अल्लाह ने किसी की जान ली और उसकी वजह से विरासत में हिस्सा मिल गया, या किसी ने कोई हदिया दे दिया, ये भी इस्तिरारी है। तो इंसान की आमदनी दो किस्म की है, इख्तियारी है इस्तिरारी है। कि इख्तियारी है कि जो उसने अज खुद कोशिश की, अज खुद काम किया, तिजारत की, मेहनत की, मजदूरी की, ये इख्तियारी। और एक है इस्तिरारी कि हदिया कहीं से मिल गया या विरासत का माल मिल गया, ये इस्तिरारी है। ये भी उसकी मलकियत है, इसमें से भी वाजिबात अदा करेगा, ज़कात अदा करेगा और दीगर जो भी जिम्मेदारियाँ हैं वो इनमें से अदा करेगा। फिर यह है कि पैदावार है ज़मीन की, ज़मीन से अल्लाह ने जो कुछ निकाला वो भी दो किस्म का है। एक वो है जो नबातात की शक्ल में है, फसलें हैं, दरख्त हैं, फल हैं, और एक वो है कि जो मादनियात की शक्ल में है। तो लिहाजा मादनियात में से भी अल्लाह के रास्ते में माल खर्च करेंगे और जो नबातात हैं उसमें से भी खर्च करेंगे। अब यहाँ यह है कि जो नबातात हैं उसके अंदर उश्र है और खराज है, दो चीज़ें। उश्र ईमान वाले जो हैं वो उश्र अदा करेंगे और जो काफिर हैं वो खराज अदा करेंगे। तो यह खराज उनके लिए टैक्स की हैसियत रखता है कि इस्लामी हुकूमत के अंदर जो काफिर हैं उनकी ज़मीनें हैं, जो उसमें पैदावार होगी वो हुकूमत उनके लिए टैक्स मुकर्रर करेगी, उसको खराज कहते हैं। और ईमान वाले जो हैं वो देंगे उश्र। उश्र यह है कि अब ज़मीन दो किस्म की है, बारानी ज़मीन है या गैर बारानी ज़मीन। बारानी ज़मीन वो है कि जिसमें बारिश के पानी से उसकी पैदावार होती है, अपना पानी नहीं लगाना पड़ता, तो इसमें तो उसकी अपनी मेहनत उसमें दाखिल नहीं है, तो इस लिहाज से वो 10% अदा करेगा। और जहाँ मेहनत है, पानी खुद लगाना है, मेहनत करनी है, तो वहाँ वो 5% पैदावार का अदा करेगा। अब ज़कात में और इस उश्र में फ़र्क क्या है? अदायगी के लिहाज से एक फ़र्क तो ये है कि ज़कात अदा करेगा जब उसको साहिब निसाब बने हुए साल हो गया हो, लेकिन उश्र में साल वगैरह की कोई पाबंदी नहीं। उश्र में तो यह है कि जैसे ही पैदावार होगी तो उस पर वो अदा करेगा। फिर यह है कि ज़कात के लिए मकदार मुकर्रर है कि इतनी मालियत होगी तो ज़कात अदा करेगा, उश्र में मकदार मुकर्रर नहीं। अगर घर के अंदर उसने कोई गमला भी लगा दिया है तो उसकी पैदावार होगी, उसमें प्याज पैदा किया है, लहसुन पैदा किया है या और कोई चीज़ पैदा की है, तो उसमें वो उश्र जो है वो अदा करेगा। फिर यह है कि ये ज़कात और ये दीगर जो अखराजात हैं तो इनके यानी गंदम है, अब गंदम है उसमें उसने उश्र निकालना है, तो ये उश्र जो है ये गंदम जो निकालेगा उस गंदम को महफूज किया जा सकते हैं, बैतुल माल में जमा कर सकते हैं। लेकिन सब्ज़ी है, सब्ज़ी को नहीं रखा जा सकता, सब्ज़ी को रखेंगे तो ख़राब हो जाएगी। तो लिहाजा उसके लिए ये है कि बैतुल माल में रखने की ज़रूरत नहीं, तो सब्ज़ी जो है जैसी होगी वो फौरी तौर पर किसी मुस्तहिक को वो हिस्सा जो है उसका 5% जो बनता है वो अदा करेगा। तो ये चंद बातें हैं जिनके अंदर अहकाम और मसाइल के अंदर जो है वो फ़र्क है। इसके बाद अल्लाह तबारक व तआला ने यह बात इरशाद फरमाई कि अल्लाह को तुम्हारे खर्च की ज़रूरत नहीं, अल्लाह तबारक व तआला तो बेनियाज है, वो तो देने वाला है, और अल्लाह तारीफ़ों वाला है। तो इसलिए जब तारीफ़ों वाले ज़ात के लिए, तारीफ़ों वाली ज़ात के लिए तुम खर्च कर रहे हो तो तुम चीज़ भी अच्छी खर्च करो जो तारीफ वाली, तो इसका एहतमाम जो है वो करना है। फिर यह बात इरशाद फरमाई कि शैतान जो है वो तुम्हें रोकता है, डराता है कि अल्लाह के रास्ते में माल खर्च करने से बुख़ल की तरफ तुम्हें ले जाता है। अब यहाँ शैतान की दो बातें अल्लाह ताला ने बयान फरमाई, एक बात ये बयान फरमाई कि अगर माल थोड़ा है, वो डराता है कि देखो अगर तुमने अल्लाह के रास्ते में ये माल खर्च कर दिया तो खुद कंगाल हो जाओगे, लिहाजा खर्च ना करो। और अगर माल ज़्यादा है तो वो क्या करता है कि बेहयाई के काम में लगा देता है ताकि ये माल जो है अल्लाह के रास्ते में खर्च ना हो, गलत रास्ते में इस्तेमाल होता रहे। तो फरमाया कि शैतान हर लिहाज से तुम्हें नुकसान पहुँचाने की कोशिश करता है, और उसके मुकाबले में अल्लाह तबारक व ताला जो तुम्हें हुक्म दे रहा है इनसे तुम्हारा फ़ायदा है। एक फ़ायदा तो यह है कि अल्लाह तुम्हारी इसकी वजह से मग़फ़िरत फरमाएगा, तुम्हारी बख्शिश होगी। और दूसरा फ़ायदा इसके अंदर जो है यह है कि अल्लाह तुम्हें इसका अजर आखिरत में भी अदा फरमाएगा, इसका अजर दुनिया में भी अदा फरमाएगा, कि अल्लाह के ख़जाने में कोई कमी। अल्लाह तो वसत वाला है, लेकिन अल्लाह आलिम भी है कि जानता है कि किसका कितना इखलास है, उसके मुताबिक अल्लाह उसको नेमतों से सरफराज फरमाता है। फिर ये बात इरशाद फरमाई कि देखिए कि खुश नसीब है वो जिनको अल्लाह ने हिकमत अता फरमाई। तो यहाँ हिकमत का लफ्ज़ इस्तेमाल हुआ, कुरान मजीद में हिकमत का लफ्ज़ मुतअद्दिद मकाम पर इस्तेमाल हुआ। हिकमत किसको कहते हैं कि अरबी ज़बान में ये अहकाम से निकला है, और अहकाम कहते हैं मजबूत करने को। जहाँ हिकमत की निस्बत अल्लाह की तरफ हो कि ये अल्लाह की हिकमत है, तो वहाँ उसके मानी ये होंगे कि अल्लाह तबारक व तआला ने पूरी मारिफत के साथ ये काम फरमाया है, कि अल्लाह के इल्म में कोई नक्स नहीं, कोई खामी नहीं, और अल्लाह की कुदरत के अंदर कोई रुकावट नहीं, कि अल्लाह तबारक व तआला के इल्म और कुदरत इन दोनों का एतराफ़ है हिकमत के अंदर, कि अल्लाह तबारक व तआला ने मारिफत के साथ पूरी तरह से हर पहलू को पहचानते हुए, इल्म है जानना, मारिफत है पहचानना, अंदर तक की कैफियत को जानना यह मारिफत है, कि अल्लाह तबारक व तआला का कोई काम मारिफत से खाली नहीं। ये नहीं कि अल्लाह ने सरसरी फ़ायदा देखा है, नहीं, अल्लाह तो हर चीज़ की गहराई को जानता है। तो अल्लाह तबारक व तआला गहराई के साथ जो अमल फरमाते हैं, किसी चीज़ को वजूद देते हैं, कोई काम फरमाते हैं, ये अल्लाह की हिकमत है। अगरचे उसका फ़ायदा किसी को नज़र आए या नज़र ना आए, लेकिन यह है कि उसके अंदर यकीनन फ़ायदा है। तो अल्लाह तबारक व तआला का कोई काम हिकमत से खाली नहीं। और अगर हिकमत की निस्बत इंसान के साथ हो, फिर इसके मानी होते हैं कि बात और अमल को मुकम्मल और साफ सिफात के साथ करना। कि एक बात है जो मैं कह रहा हूँ कि हिकमत की बात है, हिकमत की बात नहीं, अगर उसमें तमाम पहलू मैंने सामने रख कर बात बयान की है तो हिकमत की बात होगी। अगर एक बात सामने रखी है, दूसरी को नज़रअंदाज किया है, तो हिकमत की बात नहीं होगी। तो अल्लाह तबारक व तआला ने यहाँ हिकमत को नेमत बयान फरमाया कि अल्लाह तआला सलाहियत अता फरमाते हैं पूरा जायज़ा लेने की। मुकम्मल जायज़ा लेकर जो नतीजा निकाला जाए वो हिकमत है। एक है अक्ल, अक्ल जो है वो नफ़ा नुकसान को मालूम करने का ज़रिया है, लेकिन यह हिकमत है उसकी गहराई को जानने का ज़रिया है। तो अल्लाह तबारक व तआला ने कुरान मजीद में कुरान मजीद को हिकमत कहा, कि कुरान मजीद हिकमत है कि इसके अंदर जो बात भी बयान की गई है वो कती और यकीनी बात है और फ़ायदे की बात है। इसी तरह सुन्नत को हिकमत कहा गया कि सुन्नत पे अमल करना तो इसमें इंसान को फ़ायदा ही फ़ायदा है। नबी सलाम के तरीके को इख्तियार करेगा तो इसके अंदर इंसान की आखिरत भी बनेगी और दुनिया भी बेहतर होगी। तो सुन्नत को हिकमत कहा। फिर अल्लाह तबारक व तआला ने फ़िक़ा को हिकमत कहा कि फ़िक़ा क्या है? ये कुरान और हदीस के सही फ़हम को फ़िक़ा कहते हैं। तो अल्लाह तबारक व तआला ने दीन के फ़हम को फ़िक़ा कहा, तो फ़िक़ा दीन के फ़हम को हिकमत कहा। तो हिकमत कहते हैं कि वो इल्म जो नाकिस ना हो, जो हमा पहलू तमाम पहलुओं को देखने के बाद जो नतीजा निकाला गया हो वो उसको हिकमत कहते हैं। तो मैं कि जिसको अल्लाह हिकमत अता फरमाते हैं उसको अल्लाह खैर कसीर अता फरमाते हैं। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने यह बात इरशाद फरमाई कि अल्लाह खैर कसीर किसको अता फरमाते हैं, मन युरीदुल्लाहु खैरन युफ़क्किहु फिद्दीन, कि अल्लाह तबारक व तआला का खैर कसीर ये है कि अल्लाह फ़िक़ह की सलाहियत अता फरमाते हैं, तफक्को अता फरमाते हैं। तो ये अल्लाह की तरफ से हिकमत की अता है। तो फरमाया कि अब ये बात हो गई कि अल्लाह तबारक व तआला समझ जिसको अता फरमाते हैं। अब फरमाया कि समझ किसको अता फरमाते हैं? जो समझना चाहे। तो फरमाया कि जो अक्ल वाले हैं, और वह अक्ल भी आम अक्ल नहीं, गहरी अक्ल, मग़्ज़ جو عقل کا مغز ہے جس کو لب کہتے ہیں, فرمایا کہ جو مغز رکھنے والے ہیں, جو صحیح سوچ رکھنے والے ہیں, وہ لوگ نصیحتیں حاصل کرتے ہیں اور وہی اللہ کے احکامات پر عمل کرتے ہیں. کہ جس کو اللہ نے صلاحیت دی وہ پہچانتا ہے کہ یہ وسوسہ جو ہے رکاوٹ کا یہ شیطان کی طرف سے ہے کہ یا نفسانی خواہش کی وجہ سے ہے, اگر اس کو میں خرچ کروں اور اس بات کو نہ مانوں تو اللہ کو میں کس طرح سے راضی کر سکتا ہوں. فرمایا کہ یہ صلاحیت جس کے اندر پیدا ہو گئی حقیقت میں وہی عقل والا ہے. اور قرآن میں دوسری جگہ یہ بات بیان فرمائی, جیسا کہ کل کے درس میں بھی گزارش کی گئی تھی کہ عقل والوں کی دو علامتیں بیان فرمائیں, کہ ہر وقت اللہ کے ذکر میں رہتے ہیں, کوئی کام کرتے ہیں سوچتے ہیں کہ میرا رب اس سے راضی ہوگا یا ناراض ہوگا, اور دوسری بات یہ ہے کہ غور و فکر کرتے ہیں کہ میں جو اپنی زندگی گزار رہا ہوں تو یہ آخرت کے لحاظ سے صحیح گزار رہا ہوں یا غلط گزار رہا ہوں. پھر اپنا محاسبہ کرتا ہے کہ میں یہ کام کر رہا ہوں تو اس میں میں اللہ کی بندگی کا حق ادا نہیں کر سکا, نافرمانی کی ہے تو اس پہ فوری طور پہ اللہ سے رجوع کیا, اور اگر اطاعت و فرما برداری ہے تو اس پہ فخر اور غرور نہیں, تکبر نہیں, بلکہ یہ اس کا احسان ہے کہ اس نے مجھے توفیق دی, لیکن اس توفیق کے باوجود بھی جو حق ہے اس کی بندگی کا وہ میں ادا نہیں کر سکا. فرمایا کہ یہ ہے بنیادی طور پر عقل. اب اس کے بعد اللہ تبارک و تعالیٰ یہ بات ارشاد فرما رہے ہیں کہ جو مال خرچ کیا جائے, کہ یہ مال جو خرچ کیا جائے یہ ظاہر کر کے خرچ کیا جائے یا خفیہ طور پہ دیا جائے, کون صورت بہتر ہے, یہ بات آگے بیان فرمائی جا رہی ہے. اور اس سے پہلے ایک بات اور فرمائی جا رہی ہے کہ وہ یہ بات فرمائی جا رہی ہے کہ خرچ کس, خرچ کرنے کی نوعیت کیا ہے. ایک ہے کہ جو چیز اللہ نے لازم کی, ایک چیز ہے جو میں نے اپنے اوپر خود لازم کی, اور ایک چیز یہ ہے کہ لازم نہیں ہے صرف فضیلت کے لیے خرچ کیا جا رہا ہے. تو خرچ کی تین صورتیں ہو گئیں. ایک صورت خرچ کی ہے کہ وہ خرچ جو اللہ نے لازم کیا ہے, زکوٰۃ ہے, قربانی ہے, دیگر واجبات ہیں جو اس قسم کے اللہ نے لازم کیے ہیں, میری ذمہ داریاں ہیں, میری ذمہ داریوں میں شامل ہیں کہ میں اس ان مقامات پہ خرچ کروں. دوسری صورت یہ ہے کہ میں نے اپنے اوپر کوئی چیز لازم کر لی, اس کو نظر کہتے ہیں, نظر نون زال رے کے ساتھ نظر کہتے ہیں, کہ کوئی چیز میں نے اوپر لازم یعنی منت مان لی, اب اس کا خرچ کرنا بھی لازم ہے. جب منت مانی ہے تو منت کو پورا کرنا یہ بھی لازم ہے. تیسری چیز ہے وہ ہے کہ کوئی چیز اپنے اوپر لازم نہیں کی, ویسے اللہ تبارک و تعالیٰ کی رضا کے لیے, خوشنودی کے لیے اللہ کے راستے میں میں نے خرچ کیا, یہ خیرات ہے. تو صدقہ کا جو لفظ استعمال ہوتا ہے وہ زکوٰۃ کے لیے بھی استعمال ہوتا ہے اور ارادی خیرات کے لیے بھی استعمال ہوتا ہے. تو بہرحال یہاں یہ بات اللہ تعالیٰ نے فرمائی کہ خرچ کی قسمیں کتنی ہیں, تو تین بنیادی قسمیں. ایک قسم ہے کہ جو اللہ نے لازم کی, ایک قسم ہے کہ جو میں نے اپنے اوپر لازم کی, تیسری قسم یہ ہے کہ اللہ نے بھی لازم نہیں کی, میں نے بھی اپنے اوپر لازم نہیں کی, اللہ نے ترغیب دی ہے کہ یہ خرچ کرو گے تو اس کا یہ فائدہ تمہیں حاصل ہوگا, تو جس کو خیرات کہتے ہیں. تو فرمایا کہ وما انفقتم, اور جو تم نے خرچ کیا, من نفقت, کوئی خرچ, ان تین قسموں سے کوئی خرچ بھی کیا, او نظر تم, یا تم نے نظر مانی, من نظر, کوئی نظر, کہ نظر کیا ہے, ایک ہے نظر ایک ہے نیاز. تو ہمارے یہاں یہ جملہ چلتا ہے کہ نظر اللہ نیاز حسین, تو اس کو ایک بنیادی بات ہے, اس کو ذہن نشین فرما لیجیے کہ نظر اور نیاز یہ خیرات کرنے کو کہتے ہیں, لیکن ان دونوں میں فرق کیا ہے کہ اگر ایک چیز اپنے اوپر لازم کی ہے, میرا یہ کام ہو گیا تو میں اللہ کے راستے میں کتنی رقم خرچ کروں گا, یا میرا یہ کام ہو گیا تو میں اتنے نفل ادا کروں گا. اب یہ نظر ہے, اب جب وہ کام ہو جائے تو اس کا ادا کرنا لازم ہے, تو یہ لازم ہے, فرض ہے, تو اس کو ادا کرنا فرض ہے. تو نظر کس کی, منت کس کے نام کی مانی جائے گی, منت اللہ کے نام کی مانی جائے گی, غیر اللہ کے نام کی منت ماننا یہ شرک ہے. تو اللہ تبارک و تعالیٰ کے نام کی منت مانی جائے گی, جب منت مانیں گے اور وہ کام پورا ہو گیا, اب وہ خرچ کرنا لازم ہے, لیکن وہ خرچ کہاں کیا جائے گا, وہ خرچ وہاں کیا جائے گا جیسے زکوٰۃ جب جس جگہ خرچ ہوتی ہے اس کو بھی اس جگہ پہ خرچ کیا جائے گا. اس کے بعد ایک ہے نیاز. نیاز کس کو کہتے ہیں, نیاز اس خیرات کو کہتے ہیں جو لازم نہ ہو, اس خیرات کو کہتے ہیں جو لازم نہ ہو, اور خیرات کس کے نام پر ہوگی؟ یہ بات اللہ تعالیٰ نے اس سے پہلے بیان فرما دی کہ خیرات بھی اللہ کے نام کی ہوگی. تو نیاز بھی اللہ کے نام کی ہوگی, نذر بھی اللہ کے نام کی ہوگی. تو نذر اللہ, نیاز اللہ. نذر بھی اللہ کی ہے, نیاز بھی اللہ کی ہے. تو نیاز خیرات کو کہتے ہیں, جو اختیاری خیرات ہے اس کو نیاز کہتے ہیں, اور جو لازم ہو گئی اس کو نذر کہتے ہیں. تو منت مانیں گے کس کے نام کی؟ اللہ کے نام کی منت مانیں گے. اور بہتر یہ ہے کہ منت نہ مانی جائے, بہتر یہ ہے کہ منت نہ مانی جائے, اپنے اوپر کوئی چیز لازم نہ کی جائے. ویسے اللہ جو توفیق دے, اللہ کے راستے میں مال خرچ کر کے اللہ سے دعا کی جائے کہ مال خرچ کیا جائے, دعا کی جائے اللہ کہ تو اپنی رحمت سے میرا فلاں کام کر دے. تو اس انداز سے خیرات کا طریقہ اختیار کیجیے, اپنے اوپر لازم کریں گے, پھر خدا نہ خواستہ اس کو ادا نہ کر سکیں تو مجرم ہوں گے, گناہگار ہوں گے. تو اپنے آپ کو گناہگاری میں مت ڈالیں. تو ہمیں کہ جو تم نے خرچ کیا, کوئی خرچ ہے یا تم نے نذر مانی, فَإِنَّ اللَّهَ وَيَقِينَ اللہ تعالیٰ يَعْلَمُهُ, جانتا ہے اس کو, کہ اللہ کو معلوم ہے کہ کس نیت سے تم نے منت مانی ہے یا کس نیت سے تم نے خیرات کی ہے, کہاں خیرات کی ہے, کس کو دیا ہے, کیوں دیا ہے. اللہ کے علم میں ہر چیز موجود ہے. فرمایا کہ وما للظالمین, نہیں ہے ظالموں کے لیے, مین انصار, کوئی مدد کرنے والے, کہ مدد کرنے والوں میں سے کوئی مدد کرنے والا نہیں ہوگا. اب یہاں اللہ نے دو لفظ بیان فرمائے, ایک ہے ظالم, ایک ہے انصار. کہ ظالم کون ہے؟ تو یہاں ظالم سے مراد کون ہے؟ فرمایا کہ ظلم کس کو کہتے ہیں؟ وضع شعی فی غیر محلی, وضع شعی فی غیر محلی, چیز کو اپنی جگہ سے ہٹا کے رکھنا, یہ ظلم ہے. تو یہ ظلم عام معنی میں استعمال ہوا کہ جس نے ظلم کیا, کیسے کہ مال خرچ کیا اور احسان جتلایا, اس نے ظلم کیا. جس نے مال خرچ کیا اور جس کو دیا ہے اس کو حقیر سمجھا, یہ اس نے ظلم کیا. اب یہ ہے کہ مال خرچ کیا, غلط کام کے اندر خرچ کیا, یہ اس نے ظلم کیا. جن باتوں سے اللہ نے منع فرمایا ان باتوں میں مال خرچ کرے گا تو ظلم ہے, اور جہاں اللہ نے حکم دیا ہے مال خرچ کرنے کا وہاں خرچ نہیں کرے گا تو یہ ظلم ہے. تو ظلم کہتے ہیں وضع شعی فی غیر محلہ, کہ چیز کو اپنی جگہ سے ہٹا کے رکھنا, اپنی جگہ پہ نہ رکھنا. دیکھیے کہ اس وقت سردی کا موسم ہے اور ہم آئے اور ہم نے آنے کے بعد پنکھا چلا دیا, اب یہ ظلم ہے. کہ اس لیے کہ یہ وقت پنکھے کا نہیں ہے, جب پنکھے کا وقت نہیں تو پنکھا چلا ہے, تو یہ ظلم کیا ہے. تو چیز اپنی جگہ پہ نہ رکھنا, دوسری جگہ پہ رکھنا, اس کو ظلم کہتے ہیں. اس وقت ہم اندر بیٹھے ہوئے ہیں, جوتیاں ہم نے باہر اتاری ہوئی ہیں, اور کوئی صاحب تشریف لائیں جوتی کے ساتھ اندر آ جائیں تو یہ ظلم ہے, تو وہ ظلم کرنے والے ہوں گے. اسی طریقے سے بیت الخلاء میں داخل ہونا ہے, پہلے بایاں پاؤں اندر رکھنا ہے, اور جب باہر نکلنا ہے تو پہلے دایاں پاؤں باہر رکھنا ہے. ہم اندر داخل ہوئے اور دایاں پاؤں پہلے اندر رکھا تو یہ ظلم ہے کہ اپنی جگہ سے چیز کو ہٹا دیا گیا ہے, تو اس کو ظلم کہتے ہیں. قرآن مجید ہے, یہ ہمارے سامنے ہے, ادب احترام کی حالت میں ہے, ہم نے اس کو اپنے سے نیچے رکھ دیا, یہ ظلم ہے. تو یہاں اللہ تبارک و تعالیٰ نے فرمایا کہ جو ظلم کرنے والے ہیں, کہ جہاں خرچ کرنا ہے وہاں خرچ نہیں کرتے, اور جہاں خرچ نہیں کرنا وہاں خرچ کرتے ہیں, فرمایا کہ یہ جو ظلم کرنے والے ہیں تو ان کا کوئی مددگار نہیں ہوگا. انصار جمع ہے, اس کا واحد ہے ناصر, نصیر, مدد کرنے والا. قیامت کے دن ان کو پچھتاوا ہوگا, افسوس کریں گے, اور کوئی ان کی اس وقت مدد کرنے والا نہیں ہوگا. اب رہی یہ بات کہ مال جو خرچ کیا جائے, یہ ظاہر خرچ کیا جائے یا چھپ کر خرچ کیا جائے. فرمایا کہ ان تبدو صدقاتی, اگر تم ظاہر کرو گے صدقات کو, فنی اما, پس بہتر ہے, یا وہ نعما بہتر کو کہتے ہیں, فنی اما, پس وہ بہتر ہے, فنی اما, پس بہتر ہے, یا وہ, کہ یہ خرچ کرنا یہ بہتر ہے. اگر تم ظاہر کر کے خرچ کرو گے تو یہ بھی بہتر ہے. وہ ان تخفوہا, اگر تم چھپاؤ گے ان کو, وتؤتوها, اور دو گے یہ صدقات, الفقراء, محتاجوں کو, مستحق لوگوں کو, فہو خیر لکم, پس وہ بہتر ہے تمہارے لیے. اب دو صورتیں ہیں خرچ کرنے کی, ایک صورت ہے کہ ظاہر کر کے خرچ کیا جائے, اور دوسرا یہ ہے کہ چھپا کے خرچ کیا جائے. اب یہ ہے موقع محل کے لحاظ سے, کہ اگر خرچ کرنا ظاہر بہتر ہو اس لحاظ سے کہ ترغیب ہو دوسروں کو, से कोई चंदे की अपील की है, चंदे की अपील की है तो किसी साहब ने आगे बढ़कर पैसे दे दिए, अब उनको देखकर दूसरे लोगों ने पैसे देना शुरू कर दिए, तो यहाँ जाहिर करके देना बेहतर होगा। और जहाँ पे किसी फर्ज को देना हो तो वहाँ खुफिया देना बेहतर होगा, इसलिए कि उसकी इज्जत नफ्स मजरूह ना हो। तो ये है मौका महल के लिहाज से। फरमाया कि अगर जाहिर करके दोगे मौका महल के लिहाज से तो भी बेहतर है, और अगर खुफिया तौर पे दोगे, और खुफिया तौर पे देना ये ज़्यादा अजर है। कि नबी अलैहिस्सलाम ने फरमाया कि वो लोग वो खुश नसीब जो ख़ास साए में होंगे अल्लाह तबारक व ताला, जिनको ख़ास साए में रखेगा क़यामत के दिन, तपेश से महफूज रहेंगे, उनमें वो भी हैं कि जो देते हैं दाएं हाथ से उनके बाएं हाथ को भी पता नहीं चलता, इतना छुपा कर देते हैं। ये मुबालगे की कैफियत कि मुराद है किसी के सामने जाहिर नहीं होता। कि इसमें अगर खुफिया तौर पे देंगे तो इसमें फ़ायदे कौन कौन से हैं। एक फ़ायदा ये है कि उसमें रियाकारी नहीं होगी, रियाकारी नहीं होगी तो यह खालिसतन अल्लाह की रजा के लिए देना होगा। और दूसरी इसके अंदर इफादियत, दूसरा फ़ायदा दुनियावी लिहाज से भी है। मैंने किसी जगह पे ये कह दिया जी मेरी ज़कात 1,00,000 रुपए है, ज़्यादा 1,00,000 रुपए ज़कात है, उसमें से मैं 1,00,000 दे रहा हूँ या 50,000 दे रहा हूँ। अब मैंने अपनी मालियत दूसरों के सामने जाहिर कर दी, अब दूसरों के सामने जब अपनी मालियत जाहिर की तो हुकूमत की नज़र भी पड़ गई कि 1,00,000 रुपए इसकी ज़कात है, तो उसके मानी है कि 40,00,000 का ये मालिक है, अब वो पीछे लग गए। या कुछ लोग जो हैं वो चोर डाकू वगैरह के, इसके पास 40,00,000 रुपए है तो लिहाजा किसी तरीके से वहाँ से, ये जगह अच्छी है तो यहाँ से हमारा रोज़गार यहाँ से बनेगा, तो उसको लूट मार की जाए। अब इसमें दुनियावी लिहाज से भी नुकसान है, तो दुनियावी लिहाज से भी फ़ायदा ये है कि मख्फी तौर पर दिया जाए ताकि ये रास न खुलने पाए। और इससे एक मसला और मालूम हुआ कि हमारे यहाँ जो हुकूमतों का जो निज़ाम है कि अपनी पूरी आमदनी आप जो है वो ज़ाहिर करें, अपनी मालियत पूरी ज़ाहिर करें, तो मालूम हुआ कि हुकूमत को इख्तियार नहीं कि पूरी मालियत जो है वो अपने सामने रखे, क्योंकि इसमें इख्वा का मसला नहीं हो सकता। इख्वा तभी होगा कि जो ज़ाहरी चीज़ें हैं वो हुकूमत के सामने हों, हुकूमत उस सिलसिले में अपनी निगरानी रखे, और उस सिलसिले में जो उसके वाजिबात हैं, जो अपनी ज़रूरियात की जो निज़ाम उसने करना है मालियात का, उसको वो कायम रखें। लेकिन यह है कि जो हर चीज़ मालूम हो सामने होनी चाहिए, ये हुकूमत की जिम्मेदारी नहीं, ये कम्युनिज्म के अंदर है, जमहूरियत के अंदर भी नहीं और शरीयत के अंदर भी नहीं, तो इस बात का जो है वो इशारा इसके अंदर मौजूद है। तो लिहाजा यहाँ फरमाया कि अगर तुम जाहिर करके दोगे तभी होगी, ग़ज़वे तबूक का मौका है। नबी अलैहिस्सलाम ने फरमाया कि इस बार ग़ज़वे तबूक के लिए चलना है तो अल्लाह के रास्ते में आप माल खर्च करें। हज़रत उस्मान गनी रज़ी अल्लाह अन्हु सबसे पहले खड़े हुए, हज़रत ने ऐलान किया कि हज़रत इतने ऊँट मेरी तरफ से सामान समेत, अब ये ऐलान फरमाया तो क्या ये रियाकारी थी, रियाकारी नहीं थी। जैसे हज़रत ने ऐलान फरमाया लोगों ने ऐलान करना शुरू कर दिया, तो हज़रत उस्मान गनी रज़ी अल्लाह अन्हु 3 बार खड़े हुए और 3 बार ऐलान फरमाया। तो ये ऐलान इसलिए फरमाया कि ताकि दूसरों को भी तरगीब हो। तो ये इजहार ये भी क्या है कि फ़ायदा है, इसमें फ़ायदा क्या है कि फ़ायदा ये है कि दूसरों को तरगीब होगी तो मेरा अजर बढ़ रहा है, कि दूसरे मेरी वजह से अल्लाह के रास्ते में माल खर्च कर रहे हैं, उनके सवाब में कमी नहीं होगी, लेकिन मुझे उनके बराबर सवाब मिल रहा है कि मैंने जो अपना माल खर्च किया है अल्लाह के रास्ते में उसका जो अजर मुझे मिलेगा मिलेगा, लेकिन दूसरे जो मुझे देख कर खर्च कर रहे हैं तो वो जो खर्च करेंगे उनके सवाब में कमी नहीं होगी, अल्लाह उनको पूरा अजर देगा, लेकिन उनके बराबर मुझे भी अजर देगा कि मैं उसका ज़रिया बना। तो लिहाजा जाहिर के अंदर ये फ़ायदा है मौका महल के लिहाज से, लेकिन जहाँ किसी की इज़्ज़त नफ्स मजरूह होती हो तो वहाँ पर जो है वो खुफिया तौर पर दिया जाएगा कि इज़्ज़त नफ्स मजरूह न की जाए, या जहाँ रियाकारी की कैफियत पैदा होती हो वहाँ भी कोशिश की जाएगी कि खुफिया तौर पर दिया जाए ताकि ज़ाहिर न दिया जाए, रियाकारी की कैफियत पैदा ना हो, तारीफ़ का मौका महल पैदा न किया जाए, अल्लाह की रज़ा को सामने रखा जाए। तो रियाकारी से बचने के लिए, दूसरे की इज़्ज़त नफ्स को मजरूह करने से बचने के लिए, मजरूह होने से बचने के लिए, उसको इज़्ज़त नफ्स को बचाने के लिए, तो लिहाजा खुफिया तौर पर जो है वो खर्च करना ये बेहतर है। فرمایا کہ اگر تم اللہ کے راستے میں خفیہ طور پہ خرچ کرو گے تو کیا اس میں کوئی نقصان ہوگا؟ نہیں، نقصان نہیں ہوگا. کس کے لیے خرچ کر رہا ہوں؟ میں اللہ کے لیے خرچ کر رہا ہوں. تو فرمایا اس کا فائدہ کیا ہوگا؟ وَيُكَفِّرُ عَنْكُ، وہ دور کر دے گا تم سے. کفارہ یُکَفِّرُ تَكْفِيرًا کے معنی ہے دور کر دینا، ہٹا دینا. وَيُكَفِّرُ کافر کو کافر بھی اس لیے کہتے ہیں کہ وہ حقیقت کو قبول نہیں کرتا، اس سے دور، حقیقت کو اپنے سے دور کرتا ہے. وَيُكَفِّرُ عَنْكُمْ، ہاں یہاں یہ بات درج کر دوں کہ کافر کاشتکار کے لیے بھی استعمال ہوتا ہے. کافر کاشتکار کے لیے بھی استعمال ہوتا ہے، کیونکہ اس لیے کہ وہ بیج کو زمین میں چھپا دیتا ہے. تو اسی طرح سے کافر وہ ہے کہ جو عقیدے کے لحاظ سے کہ حقیقت کو قبول نہیں کرتا، حقیقت کو چھپا دیتا ہے، اس کا نظر نہیں کرتا. اور کفارہ یکفر تکفیرن کے معنی ہے ہٹا دینا، دور کرنا. ویکفر عنکم، اور وہ دور کرے گا تم سے، من سیئاتکم، تمہاری گناہ، تمہارے گناہوں میں سے، سیئات برائیاں. تو ہمیں کہ اللہ تبارک و تعالیٰ اس کا اجر عطا فرمائے گا، تم اللہ کے راستے میں مال خرچ کرو گے تو اللہ تعالیٰ تمہارے گناہوں کو تم سے دور کرے گا. واللہ اللہ تعالیٰ بما تعملون، اس کو جو تم کر رہے ہو، خبیر، نہایت خبر رکھنے والا ہے. جو تم کر رہے ہو، تمہارا کوئی عمل اللہ سے چھپا ہوا نہیں. جب خیرات کر رہے ہیں تو کس کے لیے کر رہے ہیں؟ اللہ کے لیے کر رہے ہیں. اجر کس نے دینا ہے؟ اجر اللہ نے دینا ہے. جب اجر اللہ نے دینا ہے اور اللہ کے لیے کر رہے ہیں، تو اللہ کو معلوم ہے یا معلوم نہیں؟ میں اللہ کو تو معلوم ہے. جب اللہ کو معلوم ہے تو پھر اس میں پریشان ہونے کی کیا ضرورت ہے؟ کسی اور نے دیکھا یا نہیں دیکھا، دوسروں نے نہیں دیکھا تو بہتر ہے. اگر دوسرے دیکھ لیں، ارادہ نہ ہو ریاکاری کا، تو ہرش کی بات نہیں. لیکن اپنے آپ کو ریاکاری سے بچانا ہے اور خالصتا اللہ کی رضا کے لیے مال کو خرچ کرنا ہے. تو میں کہ اللہ کو تمہارے ہر عمل کا علم ہے. اور یہاں خبیر فرمایا، خبیر فرماتے ہیں ہر لحاظ سے خبر رکھنے والا، کوئی پہلو اس سے چھپا ہوا نہ ہو. نہ تمہارے مال کی مقدار اللہ سے چھپی ہوئی ہے، نہ تمہارے مال کا ذریعہ اللہ سے چھپا ہوا ہے، نہ اس کے حلال و حرام ہونا اللہ سے چھپا ہوا ہے، نہ تمہاری نیت اللہ سے چھپی ہوئی ہے. تو اللہ کو ہر لحاظ یہ بات معلوم ہے کہ یہ کیسے خرچ کر رہا ہے، کون سی چیز خرچ کر رہا ہے، کہاں خرچ کر رہا ہے. اللہ کو پوری پوری خبر ہے. جب اللہ کو پوری خبر ہے تو پھر اطمینان ہونا چاہیے کہ میرا یہ خرچ کرنا یہ ضائع نہیں ہو رہا، بلکہ یقیناً اللہ تبارک و تعالیٰ اس پر مجھے اجر عظیم عطا فرمائے گا اور میرے گناہوں کو بھی معاف فرمائے گا. یہ بات بیان فرما کے آگے جو مسئلہ آ رہا ہے وہ یہ ہے کہ کیا کسی کافر کو خیرات دی جا سکتی ہے کہ نہیں دی جا سکتی. یہ مسئلہ آ رہا ہے. شروع میں نبی علیہ السلام نے حکم دیا تھا کہ تم نے کس کو دینا ہے؟ ایمان والوں کو دینا ہے، کیونکہ اس ایمان والے مالی حالت کے لحاظ سے بہت کمزور تھے. تو بعد میں اللہ تبارک و تعالیٰ نے یہ حکم نازل فرما دیا کہ جو ہے زکوٰۃ، واجبات ہیں، وہ تو کافر کو نہیں دیے جا سکتے. زکوٰۃ جو ہے یہ کافر کو نہیں دی جا سکتی. کہ وہ کافر جو حربی کافر، لڑائی میں مقابلے میں نہیں ہے، تو ایسا کافر ہے اس کو خیرات دی جا سکتی ہے. جو تمہارے مقابلے میں نہیں ہے تو خیرات دی جا سکتی ہے. قربانی کا گوشت ہے، یہ کافر کو دیا جا سکتا ہے. خیرات ہے، یہ کافر کو دی جا سکتی ہے. اور اس کو دینے میں جو فائدہ ہے وہ یہ ہے کہ جب آپ اس کو دیں گے، اس نیت کے ساتھ دیں گے کہ یہ قریب آئے گا تو دین کو سمجھے گا اور اس سے انس پیدا ہوگا، تو اس میں دوہرا فائدہ ہے. تو یہاں ضابطہ بیان فرما دیا کہ جو خیرات ہیں وہ کافر کو دی جا سکتی ہے، مگر کافر حربی نہ ہو، یعنی مقابلے میں لڑائی والا کافر نہ ہو، تو اس کافر کو خیرات دی جا سکتی ہے. لیکن جہاں تک زکوٰۃ کا تعلق ہے، زکوٰۃ صرف ایمان والے کو دی جائے گی، زکوٰۃ کافر کو نہیں دی جا سکتی. تو اس سلسلے میں مزید احکامات ہیں جس میں انشاءاللہ کل گفتگو ہوگی. اللہ مجھے بھی آپ کو بھی صحیح فہم، صحیح عمل کی توفیق عطا فرما دے. بہت بڑے بزرگ حضرت پیر سیف الرحمن درخواستی رحمۃ اللہ علیہ کا انتقال ہوا ہے. یہ حضرت ذوالفقار نقشبندی صاحب تھے، خلیفہ اعظم بھی ہیں، اور حضرت درخواستی رحمۃ اللہ علیہ کے نواسے تھے. رانین پور میں حضرت کا مدرسہ تھا. مجھے بھی کئی دفعہ حضرت نے وہاں کلاسوں کے لیے بلایا ہے. تو ان کا کل انتقال ہو گیا. آپ ایک بار سورۃ فاتحہ تین بار سورۃ اخلاص پڑھ لیں تاکہ تمام ایمان والوں کے لیے بلا. کیا کافر بھی مسلمان کو دے سکتا ہے؟ काफिर मुसलमान को क्या चीज दे सकता है? जैसे आपने बोला ना कि मुसलमान उसकी मदद कर सकता है, लेकिन मुसलमान जो कमजोर है काफिर उसकी मदद करना चाहता है तो वो ले सकता है? नहीं, काफिर नहीं है। मतलब मुसलमान ले सकते अगर जहां दीन का खतरा ना हो, अगर दीन का मामला ना हो कि दीन की रुकावट ना बन रही हो और उसका मकसद भी जो है उस काफिर का दीनी ना हो, तो फिर उसे लिया जा सकता, इमदाद दी जा सकती। الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین اللهم صل وسلم وبارک علی سیدنا مولانا محمد النبی الامی وعلى آله وصحابه كما تحب وترضى تذل ما تحب وترضى اللهم اغفر لحيينا وميتنا وشاهدنا وغائبنا اللهم اغفر وارحم وانت خير الراحمين يا حي يا قيوم لا اله الا انت فاغفر لنا وارحمنا انك انت العفو الكريم انك انت الغفور الرحيم اللهم اغفر لنا واغفر لهم وارحمنا وارحمهم واعف عنا واعف عنهم اللهم ارزقنا وارزقهم شفاعة النبي صلى الله عليه وسلم اللهم ادخلنا وادخلهم في جنات الفردوس رب اغفر وارحم وانت خير الراحمين اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات رب اغفر وارحم وانت خير الراحمين اللهم ربنا تقبلنا وتقبل ازواجنا واولادنا واموالنا واحبابنا واقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم وادخلنا معهم في جنات الفردوس برحمتك يا ارحم الراحمين اللهم أيد أمير المؤمنين والمجاهدين ما اللهم ربنا نجنا من القوم الظالمين وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين